इस काम की वजह से हालात बदल जाते हैं, याद रखो। लोग हालात से परेशान है, काम करे तो अल्लाह हालात बदल देगा, बड़ी ताकत है। इसे मैंने पूछा कि आप लोग थक गए क्यों भाई? 1963 में हमारी जमात छापी से इराक गई थी, तो इराक से वापसी हुई, जून का महीना था, जनवरी में गए थे, जून में वापस आए। दिल्ली में आप जानते बहुत गर्मी होती है, आखिरी चलने की खासतौर से जून महीने में, जून यानी भून, यानी आदमी घुना जाता है एकदम मसाले में। मौलाना मोहम्मद यूसुफ रहमतुल्लाह अलैह ने उन्हीं दिनों ने पूरे हिंदुस्तान के ताजिरों को वह निजामुद्दीन में जोड़ा था। मस्जिद तो छोटी थी उस वक्त, 3 सफ़े थी और हॉल था, जिन्हें देखे वैसे जब करीब में एक तारीखी जगह है 64 खंभा, उसको कहते राजा नजर की नमाज हासिल होती है, वहां उनको जमा किया था ताजिरों, सारे हिंदुस्तान के ताजिर। हम लोग इराक से आए तो हमको भी मौलाना ने भेजा के तुम भी जाओ और सहारनपुर के इलाके में मेहनत करके ताजिरों को ले आओ। तो मैं तैयार नहीं हो रहा था, मैंने कहा अभी तो हम सहारन वहां से आए, इराक से आए, 5-6 महीने हो गए, अल्लाह करे है रहमत के मौलाना यूसुफ साहब को बोली याकूब सहारनपुरी मर हूँ, वो अमीर थे तो उन्होंने जाकर मौलाना से कहा ये तो तैयार नहीं है। तो मौलाना बाहर आए और मेरे चेहरे पर यूं हाथ दे रहा हूँ शक्कर से, ये चले जाओ सहारनपुर बुलाने के लिए। फिर मैं चला गया ताजिरों में काम करके, ताजिरों बुला ताजिर जमा हो गया। मौलाना रहमतुल्लाह ने मजमे से जय मौलाना कहते हो भाई कोई बारिश की दुआ न मांगे, हमारा इज्तिमा हो रहा है बाहर, बारिश के दिन में जून में बारिश होती है, मौलाना बराबर ये कहते हैं कोई बारिश की दुआ न मांगे, हमारा इज्तिमा बाहर हो रहा है ताजिरों। अल्लाह की शान के इज्तिमा हो गया, तशकीन हो गई, अब जमातों की रवानगी का नाम कराया, मियां जी मेहराब पर्चे लेकर के खड़े हो गए मुसाफे के बाद, नाम बोले रहे मियां जी, नाम बोल रहे हैं और ऊपर से पानी बरसना शुरू हो गया, इस्तेमाल भी खत्म और पानी शुरू हुआ। ये काम है तो मौलाना नहीं चाहते कि बारिश हो हमारे इस्तेमाल में, तो इस्तेमाल बारिश नहीं हुई, इस्तेमाल खत्म हुआ बारिश। काम ऐसा है कि हालात में साथ देगा ये, इसलिए इसका यकीन करना जरूरी है कि जब लोगों में ईमान आवेगा, तकवा आवेगा, तो अल्लाह उनकी मुरादें पूरी करेगा, ये बस उसूल है। तू चुना कारी खुदा का हर चुनी मैं देहद अल्लाह मुरादे मुत्तकी, कि तू जो चाहेगा खुदा वही करेगा। अल्लाह बड़े जारों की मुरादें पूरी किया कर, उनको नाम मुराद नाम मुराद नहीं बनाता। तो मौलाना चाहते थे कि बारिश ना हो हमारा इस्तेमाल हो, क्योंकि तो सामान नहीं हो पर उस वक्त इतना सामान का प्रभाव नहीं था, इसी का हमारा इस्तेमाल हो जाए कोई दुआ ना मांगे, इस्तेमाल भी पूरा होगा हो बारिश, क्योंकि बारिश की भी जरूरत थी इस्तेमाल की भी जरूरत थी, अल्लाह ने दोनों जरूरत। मेरे भाइयों ये तो काम यकीन का है, इस काम पर यकीन करें कि अल्लाह जितना राजी होगा इतने हालात बेहतर होंगे, कोई ताकत हालात नहीं बनाएगी, दिमाग होगा तो हालात बन जाएंगे, औरते होंगे तो हालात बन जाएंगे, जमींदारी होगी कोई नहीं बनेगा, हालात कौन बनाएगा? ये जो अल्लाह सुबह करता है, शाम करता है, रात करता है, दिन करता है, वो हालात करता है। वही हालत लाता है, इसलिए जितना इस काम में हमारा वो होगा यकीन और अमल, इसमें हमारे हालात बनाए। हालात का इंतजार मत करो कि हाल बने तो काम करें, आपको काम बनने से करें, काम करने से बन जाएगा, जैसे माना लिखते ना बस हमारी इज्तिमा हो जाएगा, तू चाहेगा खुदा वो करेगा, बड़े बड़ा है ना समझ जाएगा, करोगे ना रमजान आ रहा है, रमजान रमजान क्या है कि अल्लाह का खास अतिया और खास इनाम है, बारिश की तरह से रहमतें रमजान में बरसती है, हदीस शरीफ है कि ज़ाकिरुल्लाह फ़ी मग़फ़ूरुन वसाइलुल्लाह ला यज़ी, जो अल्लाह का जिक्र रमजान में करेगा उसकी बख्शिश हो जाएगी, तो बख्शा बख्शाया ही है रमजान में अल्लाह को याद करने वाला, और अजरान रमजान में अल्लाह से मांगने वाला कितना मुराद नहीं होगा, उसकी मुराद पूरी की जाए, कितनी बड़ी बात है रमजान में अल्लाह को याद करें, अल्लाह जैसे मुराद अल्लाह के साथ करें और अल्लाह से खूब दुआएं मांगे, वो देने का ही महीना है, अल्लाह देने के लिए महीना दिया है, इबादत का सवाब भी बढ़ जाता है, फराइज का सवाब भी बढ़ जाता है, सुनते होंगे इतनी बड़ी आमदनी है तो अल्लाह के रास्ते में निकल कर करें तो क्या सहाबा किराम रमजान में भी जाते थे, गैर रमजान में भी जाते थे, काम करते थे, इसलिए मेरे भाई रमजान की भी कदर करती है, क्योंकि हमारी दावत में दावत भी है, इबादत भी है, इन्हें की खाली दावत ही दावत है, प्रोग्राम ही प्रोग्राम है, इन्हें हम किराम दावत का भी काम करते थे, इबादत का भी काम करते थे, हुजूर सल्लल्लाहु अलैहि वसल्लम 10 साल मदीने में रहे, 10 साल एहतिकाफ किया, हर साल आपका एहतिकाफ होता है, एहतिकाफ की सुन्नत 10 साल, 10 साल बकरीद में कुर्बानी आपने की, 10 साल मदीने में रहने के जमाने में आपकी कुर्बानी बहुत में हुई, एहतिकाफ भी बहुत इबादत है, दावत भी, मेहनत भी, इबादत भी, हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम की वफ़ात के बाद आपके पास बीबियां जो है वो अपने घरों में एहतिकाफ करें, मस्जिद में मदद एहतिकाफ करें, घरों में औरतें एहतिकाफ करें, ये उसूल है इस्लाम का, ये काफी किताबों में लिखा हुआ है कि वल मर्अतु तुहाफ़िज़ु था कि सूफी मस्जिद में रहते हैं, तो औरत अपने घर की मस्जिद में एहतिकाफ कर लिया करें, क्योंकि हर मुसलमान के घर में एक जगह होती थी उसको घर की मस्जिद कहते थे, हमारा किचन होता है ना चिकन खाने के लिए, ऐसे हर घर में मस्जिद उसको मस्जिद बैत कहते थे, घर की मस्जिद यानी एक मखसूस जगह है इबादत के लिए रख रखी है, बाद मतलब सहाबी हुजूर से दरखास्त करता कि मैंने घर बनाया है, कल आप खाएं तो रखा कमाल पड़ता, दो रकात वाली जगह को अपने घर की मस्जिद बना लिया, जमीन जमात घर की मस्जिद हो गई, घर में वो इबादत की जगह हो गई, नकली इबादत है घरों में आमतौर पर सहाफा करते थे, फराइज में मस्जिद में करते थे, एहतिकाम औरतें घरों में करते थे, वो हजरत मस्जिदों में करते थे, इस तरह रमजान की सुन्नतें रमजान के पढ़ाई रमजान की बरकतों से फायदा उठाते, रमजान में दुआओं का खास एहतमाम करना चाहिए, लोग दुआ नहीं मांगते खाने पीने लग जाते हैं, ये हमारी बीमारी है, लेकिन अल्हम्दुलिल्लाह इतनी तरकीब हो रही है, इतनी बातें हो रही है, साथी मेहनतें भी खूब कर रहे हैं, तो आपको गफलत नहीं होनी चाहिए, फजूलियात में रमजान को नहीं काटना चाहिए, आजकल ऐसा हो गया है के सामान हो गए तो रात को काफी के बाहर निकल जाते थे, बहुत अफसोस होता है कि इतने कीमती रहते हैं और वो ऐसे निकल जाते हैं खाने पीने में, इतना कतरी है, इस उम्मत को रमजान दिया गया है, इस उम्मत को जुमा दिया गया है, इसको सूचे हटाया है अल्लाह, इसलिए इसकी बड़ी कदर कर रहा है, रोजे भी हो, इबादत भी हो, सदका फैलान भी हो, जकात भी पाई पाई की निकाले, जरूरतमंदों की जरूरतें पूरी करें, अपने اپنے حاضر سمجھ کر لوگوں کے حاضر سمجھ کر کرنا یہ تکبر کی بات ہے کہ ان کو ضرورت ہے میرے پاس آئے کہ ایسا نہیں مجھے ضرورت جو کرے گا اپنے لیے کرے گا لوگوں کی ضرورت وہ اللہ پوری کرے گا تمہاری تھوڑی پوری کرو گا اپنی ضرورت سمجھ کر کے کرے سارے اعمال رمضان کا جمع نماز بھی روزہ بھی زکات بھی سارے عبادتیں ذکر تلاوت قرآن شریف سے ہر جگہ ہونا چاہیے قرآن شریف خاص اور اللہ نے ہمارے علاقے پر یہ انعام کیا ہے کہ قرآن خوب پڑھتے ہیں خوب پڑھاتے ہیں اس ہفتے میں گھر آیا جماعت ملنے کے لیے آئی بلداری کی جماعت تھی 15 آدمی تھے قرآن شریف پڑھنا نہیں جانتے 15 آدمی اس کے بعد میں دہرادون کیا وہاں پہ وہ ملنے کے لیے آئی وہ تو بھی ہمارے آدھے ایسے ہیں جن کو قرآن پڑھنے ہم پر کتنا ایسا ہمارے بچے ماشاء اللہ رمضان جو قرآن شریف ایک بات یہ بھی یاد رکھو کہ اس قسم کی جو جماعتیں ہمیں ہمارے یہاں تو ان کے لوگوں کی خدمت کھانا پینا تو خوب ہو رہا ہے وہ بھی ہے اس کے علاوہ مسجد کی جماعت کے ساتھ ہی ان کے ساتھ بیٹھے گھنٹہ ایک گھنٹہ آدھا گھنٹہ اور ان کی نمازوں کو دیکھنا کیونکہ آپ ایک ایک مسجد میں دو دو دن ٹھہراتے ہوئے جمع کرو یہ آپ یہاں سے دستور ہے تو کہیں 6 بجے ہمارے 6 بجے 12 دن ہے اور 12 دن میں وہ نماز بھی سیکھ کر نہ جائیں تو کیا کریں اس کا طریقہ یہی ہے کہ ہماری جو جماعت کے ساتھی ہیں اور کام میں لگے ہوئے ساتھی ہیں وہ ان کے ساتھ بیٹھتے ہیں ان کی تعلیم کے موقع پر اور نہیں وہ تعلیم سن کر کے خود کتاب رکھ دیں گے کوئی خاص فائدہ نہیں ہوگا یہ کتاب پڑھنے سے خبر ہے لیکن اگر ان کے ساتھ بیٹھ کر کے ان کے سورہ فاتحہ ان کے اندر کیونکہ 4 سورتیں یاد کرنا تو ہر مسلمان کو ضروری ہے کیونکہ 4 رکعت نماز ہوتی ہے 4 سورتیں چاہیے اور 2 سورتیں مزید چاہیے 6 سورتیں تو نماز کے لیے ہونی چاہیے یہ کتابوں میں لکھا ہوتا ان کو کچھ نہیں آتا اگر ہمارے ساتھ ہی وقت نکال کر کے ان کے ساتھ بیٹھے مسجد کی جماعت کے ساتھی اور ایک ایک گھنٹہ ان کو دے اور ان کی یہ تعلیم کرا دیں جو فضائل کی تعلیم ہوتی ہے یہ تعلیم کرا دیں کہ ان کی نماز سن کر کے جو جو چیزیں یاد نہیں ہیں انہیں یاد کرا دیں کیونکہ ایک نماز 8-8 دن کر دیں ہمارے کابی میں تو ہو گیا 11 مسجدیں 22 دن آج مجھے تک وہی ہو گیا اس کو نماز بھی سیکھ کر نہ جا رہے تو روٹی کا بھی چلی جا رہے یہ ٹھیک نہیں ہے اس کا اہتمام کریں جو جو جماعت عام ہے ان کا تفقد کریں کہ وہ قرآن شریف پڑھے ہوئے ہیں نہیں ہے نہیں تو ان کو پڑھانا صحابہ ایسا ہی کرتے تھے ان کو پڑھاتے تھے کہ حضور صلی اللہ علیہ وسلم امتحان بھی لیتے تھے جا کر مسجد میں ان کو ڈالتے تھے یہ ہمارے 8 دن رہے جمعہ سے جمعہ تک یہ ہمارے یہاں رہے تو حضور ان کو پوچھتے تھے کیا سیکھا یہ دیکھا کہ بھی ضرورت ہے کہ اور لے جاؤ اگلا جمعہ کھانا جگہ بس بھی وہ جمعہ سے جمعہ تک رکھتے تھے پھر لاتے تھے یہ ہمارا طریقہ سنت کے مطابق ہے کوئی غلط بات نہیں ہے جی ایسا کریں گے ان شاء اللہ مسجد کی جماعت کے ساتھ ہی اس میں ایسے چوکس رہے تاکہ ہمارا سے یہ نماز قرآن سیکھ کر جانے کتنی بڑی خیر ہے ماشاء اللہ آپ کھلاتے پلاتے ہو ان کے وہ ٹھیک ہے وہ بھی بہت ٹھیک ہے لیکن یہ زیادہ ضروری ہے آپ 15 دن نماز ان کو قرآن نہیں پچھلے سال بھی پنجاب کی جماعتیں تھیں وہ کہتے ہیں ہمارے پاس کوئی قرآن پڑھتے ہیں اور آپ کے لڑکے قرآن پڑھتے ہیں تو حسرت سے ان کو دیکھتے رمضان میں یہ سب چھوٹے چھوٹے بچے قرآن پڑھتے ہیں اور ہم بھی قرآن پڑھتے ہیں تیسرے گھر کی بات اس سال کی یہی بات آپ حضرات اس کو اپنے دل پر لیں اور آنے والی جماعت کو پڑھاویں کہ وہ اپنے ہم سے نماز کم سے کم نماز اور قرآن یہ تو جماعتوں میں سیکھنا ہی چاہیے نماز پڑھنا آ جائے قرآن پڑھنا آ جائے رمضان کی ایک قدر ہے اور رمضان کو ضائع نہ کریں اللہ سے دعا مانگا کرے ہم لوگ دعا جو ہے ضرورت کے بغیر کیسے نکل یہ بھی مشکل ہے دعا مانگنے کا ماحول ہی نہیں اللہ کی دعا تو مومن کا ہتھیار ہے دعا مومن کا ہتھیار کہ اس کو حالات آئیں گے تو حالات کا مقابلہ کرنے کے لیے اس کو دعا کی طاقت دی کہ اپنے حالات کا مقابلہ اپنی دعاؤں سے کرو. یہ بڑی نعمت تھی دعا. اللہ نے دعا مانگنے کا حکم دیا ہے, قبول کرنے کا وعدہ کیا, کیا رہا لوگوں میں قبول کروں گا. مگر دل ایسے ہو گئے ہیں کہ دعا کی طرف دل دستی لگانا چاہیے. اعمال میں جتنی محنت ہوگی دل کی غفلت دور ہوگی تو دعا میں بھی جان پڑے گی, نماز میں بھی جی لگے گا. نمازوں میں دعاؤں میں جی لگتا تھا کہ دل برباد ہو رہا تھا نعمتوں میں اور معصیتوں میں. نعمتوں سے دل سخت ہو جاتے ہیں, معصیتوں اور گناہوں سے کالے ہو جاتے ہیں. یہ ہوتا ہے. اس لیے بھائی اپنے آپ کو بناتے ہوئے یہ کہا کرتے ہیں دعاؤں کا بھی خوب اہتمام کرے. دعا تو ہمارا بہت بڑا ہتھیار ہے دنیا کے حالات کے مقابلے میں. امت حالات سے گزر رہی ہے, اس کا علاج کہ دعا مانگو, اللہ تعالیٰ حالات کو کرے. کام کر کے دعا مانگے کام کرے, مانگو دعا اللہ سے. اللہم لک الحمد ولک الشکر كله ولک الملک كله بيدك الخير كله اليك يرجع الامر كله لا اله الا الله وحده لا شريك له له الملك وله الحمد يحيي ويميت وهو على كل شيء قدير. اللهم يا عز الرفع ويا كمز الفقراء ويا عظيم الرجاء ويا منقذ الحلقى ويا منجي الغرقى يا محسن يا منعم يا مبطل يا جبار يا منير لا اله الا انت سبحانك اني كنت من الظالمين. اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم بارك على سيدنا محمد وعلى ال سيدنا محمد كما باركت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم زدنا نبينا محمد صلى الله عليه وسلم بما هو اهله وزد الانبياء كلهم خيرا وسلام على المرسلين والحمد لله رب العالمين. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا اننا امنا فاغفر لنا ذنوبنا وقنا عذاب النار. اللهم اغفر لي ولوالدي واغفر يا رب لجميع المؤمنين والمؤمنات والمسلمين والمسلمات الاحياء منهم والاموات ولاخواننا الذين سبقونا بالايمان ولا تجعل في قلوبنا غلا للذين امنوا ربنا انك رؤوف رحيم. اللهم اشرح صدورنا للاسلام. اللهم حبب الينا الايمان وزينه في قلوبنا وكره الينا الكفر والفسوق والعصيان. اللهم اجعلنا من الراشدين. اللهم اجعلنا من الراشدين. اللهم اجعلنا من الراشدين. اللهم اقبل بقلوبنا الى دينك واقبل بقلوب جميع المسلمين الى طاعتك. اللهم ان قلوبنا ونواسينا وجوارحنا بيدك لم تملكنا منها شيئا, فاذا فعلت ذلك بنا فكن انت ولينا واهدنا الى سواء السبيل. اللهم كن انت ولينا واهدنا الى سواء السبيل. اللهم ات نفوسنا تقواها وزكها انت خير من زكاها انت وليها ومولاها. اللهم ربنا وفقنا لما تحب وترضى من القول والعمل والفعل والنية والهدى انك على كل شيء قدير. يا حي يا قيوم برحمتك نستغيث. اصلح لنا شاننا كله ولا تكلنا الى انفسنا طرفة عين ولا تنس منا صالح ما اعطيتنا. اللهم اعطنا افضل ما تؤتي عبادك الصالحين. اللهم اعطنا افضل ما تؤتي عبادك الصالحين. اللهم اعطنا افضل ما تؤتي عبادك الصالحين. اللهم اعطنا افضل ما تؤتي الناس من المال والاهل والبلد غير ضار ولا مضل. اللهم انصر من نصر دين محمد صلى الله عليه وسلم فجعلنا منهم. اللهم انصر من نشر دين محمد صلى الله عليه وسلم فاجعلنا منهم. اللهم انصر من نشر دين محمد صلى الله عليه وسلم فاجعلنا منهم. اللهم فد المسلمين من بين ايدينا ومن خلفنا ومن ايماننا ومن شمائلنا, ونعوذ بالله ان نغتال من تحتنا ودينا بالله ربا وبالاسلام دينا وبمحمد صلى الله عليه وسلم رسولا نبيا. ربنا وفقنا لما تحب الأولى ربنا لا تجعلنا فتنة للقوم الظالمين ونجنا برحمتك من القوم الكافرين اللهم لا تجعلنا فتنة للقوم الظالمين ونجنا برحمتك من القوم الكافرين اللهم من أراد بالإسلام خيرا وبالمسلمين خيرا اللهم وفقه كل خير ومن أراد بالإسلام شرا وبالمسلمين شرا اللهم أهدهم كما أهلكت آدم وثمود اللهم إنا نجلوك في نحورهم ونعوذ بك من شرورهم اللهم إنا نجلوك في نحورهم ونعوذ بك من شرورهم اللهم إنا نجلوك في نحورهم ونعوذ بك من شرورهم اللهم اكفناهم بما شئت اللهم اكفناهم بما شئت اللهم اكفناهم بما شئت اللهم احفظنا من كل بلاء الدنيا وبلاء الاخره يا الله مالك اللهم اكفنا من كل بلاء الدنيا وبلاء الاخره يا الله هر كيف ما دام الله فرما الشر في هر بلاء سر فتنه سي حفاظ فرما الله تعالى